अखबार में भी पढ़ा, महदुन गहवारे को बोलते हैं, जहाँ बच्चा बैठता है, जहाँ बच्चा सोता है ना, बच्चा जहाँ सोता है छोटा बेबी, तो उसको बोलते हैं गहवारा, उसको बोलते हैं महदुन। बोलते हैं महद से लहद तक की जिंदगी, महद से लहद तक की जिंदगी, महद मानी गहवारा, यहां से लेके लहद, लहद किसको कहते हैं, लहद खबर, खबर को कहते हैं जालिमों, वो भी नहीं पता है, लहद खबर को कहते हैं। तो महद से लेके लहद तक की जिंदगी ये बोलते हैं इस तरह से, आप बयान करेंगे ना उसमें आएगा ये महद से लहद तक की जिंदगी। सीखो जरा ये अरबी लफ्ज है दोनों, आप अपनी इंग्लिश में भी ठोक सकते हैं। अच्छा देखो अब ये क्या क्या फॉर्मेशन निहान, अब तामिल देखो कैसी जबरदस्त है, ये फरमान जाए ऐसे ऐसे अल्फाज इस्तेमाल होते ना दिल को तड़पा दे। अब क्या कहा वह बिशन, अब मिहाद महदुन जो होता है बच्चे के लिए माँ बाप वो महद बनाते हैं जो उसके लिए सबसे आराम की जगह हो, सही, बच्चे को माँ बाप ऐसे ही नहीं सुला देंगे ठंडी और ऐसे डाल दिए नीचे नहीं सुलाएंगे, अगर वो सो भी भाई बेबी इसको उठा लेंगे गोद में रखेंगे, अच्छी उसके लिए नई रदाई लाएंगे, नई वो ब्लैंकेट लाएंगे, उसका वो कोट बनाएंगे, है ना, सब कितना काम करते हैं, क्यों, ताकि बच्चे को मेरे बच्चे को तकलीफ ना हो, इसको कहते हैं महदुन। हालांकि बिस्तर का लफ्ज़ भी इस्तेमाल करना चाहिए था, तो मतलब मैं शॉर्ट एंड स्वीट किया कि महदुन किसको कहते हैं, जहाँ सिर्फ आराम मिलता हो, अच्छी नींद आती हो, अल्लाह उसको कहते हैं क्या अच्छी नींद आएगी तुमको, भी सलमिहार जो जगह है ना, तुम समझते हो कि अल्लाह के यहाँ सब बहुत अच्छी अच्छी जगह है, अल्लाह गफूर रहीम है, अल्लाह माफ़ करने वाला है, भी सलमिहार आओ तुमको आराम की जगह इतनी अच्छी देंगे, समझ रहे हैं, तो भी सलमिहार बुरा ठिकाना है, बहुत बुरी जगह है। أَفَمَنْ يَعْلَمُ أَنَّمَا أُنْزِلَ إِلَيْكَ مِنْ رَبِّكَ مِنْ رَبِّكَ الْحَقُّ, क्या जो शख्स जानता है الحق क्या है, हरकत के जो क्या बन रहा है الحق, मजहूल का फाइल बनता है, नई फाइल बनेगा, नाइट फाइल हो जालिमो नाइट फाइल, मेरे जान बुझ कर कसदन पूछा इस, क्योंकि मुझे पता था, यकीन था मुझे कि ये खबर कहें, यकीन था मुझे कि आप खबर बोलेंगे, खबर खबर बहुत खबर है तुझे, हालांकि देख रहे हैं इसलिए हम देखो सेम स्टाइल में कोई लफ्ज आता है, जरूरी नहीं कि वो वही बनता हो जो पहले बना, ऊपर आ गया ना वो अल्हक तो बस उसी को यहाँ ठोगा, खबर खबर जालिमो जाहिलो किसकी खबर बने, तुम वो बताओ ना मुझे किसकी खबर बना रहे, आप मुझे बताओ, मन की खबर बना रहे, उन जिलल हक साफ वहां पर फेल मौजूद है, माशाल्लाह अच्छा जवाब दिया, और हमारे वो दो बच्चे ये जो दरमियान में बैठा है ये कुछ बोलता नहीं है, ये यहाँ पढ़ा होगा तुम्हारी क्लास में अलीफ में, क्या नाम है, नौफल, अच्छा तू नौफल, जो हो ना पहले जरा ठोक नहीं, क्या जो शख्स जानता है उतारा गया है तेरी तरफ तेरे रब की जानिब से वो हक चीज है वो हक है कैसे जानता है और जो नबी कह रहे हैं वो हकीकत हो रही है जो नबी ने कहा वही हकीकत है। यूसुफ का वाक्या पूछा मीन वहां यूसुफ का वाक्या सुना है हालांकि नबी वहां मौजूद नहीं था क्योंकि उनको समझ नहीं आती ये बात हजरा में सुने तो बैठा ना हो तो नहीं आपको ज्यादा खबर है ना तो आपकी नजर अब ठीक है समझ में वरना क्या हो सकता है उस जैसा जो अंधा हो जो अंधा हो उसके जैसा हो सकता है जो अंधा है उसको नजर नहीं आता कि भाई अल्लाह की आयतें क्या है लेकिन दिल की तो आंखें खुली होती है ना यहाँ अंधे से मुराद दिल की आंखें का बंद होना दिल की आंखें जब बंद होती हैं तो इंसान को कुछ नजर नहीं आता उसको रोशनी भी अंधेरा नजर आती है तो क्या हो सकता है उस जैसा जो अंधा हो इन्नमा यतज़क्कर उलुल अल्बाब समझते तो अकल वाले ही हैं जिसके अंदर अल्लाह ने अकल रखी है जिसमें अल्लाह ताला ने समझ रखी है वही समझते हैं कि हक क्या है और ना हक क्या है। अब देखिए यहाँ से जो आयत करीमा शुरू हो रही है ना ये जबरदस्त है अमल के लिए भी और बयान के लिए भी आपकी जुमा के बयान अंजुमन के बयान आराम से तैयार हो जाएंगे। इसमें आठ चीजें बयान हो रही है आठ चीज़ों में एट दिन डेज आप बयान कर सकते हैं यानी पूरा साल आपका अंजुमन में एक आयत में गुजर जाएगा समझ रहे हैं। यहाँ तो पॉइंट बताएंगे हम अब उस पॉइंट को आपको बड़े करना है मुताला करके तफसीर को देख के उसको फैलाना है ठीक है। ये आठ पॉइंट है देखते हैं आप गिनते जाए और फिर मुझे गिनाना कि एट पॉइंट कौन से आपको समझ में आए ठीक है। हम सीधी आयत पढ़ेंगे आप मुझे आठ पॉइंट बताएंगे बैठो बैठो सालिमो ईशा के बाद आके सुनो الذين يوفون بعهد الله ولا ينقضون الميثاق وہ لوگ جو پورا کرتے ہیں اللہ کے عہد کو ٹھیک ہے گنتے جائیں گے کتنا ہو رہا ہے دیکھو اب یہ بھی ایک عجیب چیز ہے الذين يوفون بعهد الله ولا ينقضون الميثاق یہ یہاں سے مبتدا شروع ہو رہا ہے مبتدا یہاں سے شروع ہو رہا ہے خبر کہاں آ رہی ہے خبر آ رہی ہے نیچے کہاں پر اولئک لهم عقبى الدار یہ اس کی خبر بن رہی ہے समझे कहाँ मुब्तदा और कहाँ खबर कितनी आयत के बाद है इस आयत में अल्लज़ीन युफून बिअहदिल्लाह वला यनकुदून अलमीथाक फिर उसके बाद कौन सी आयत है हाँ वल्लज़ीन यसिलून मा अमरल्लाहु बिही अयुसला वयख्शौन रब्बहुम वयखाफून सुअल हिसाब और उसके बाद फिर वल्लज़ीन सबरू ये आयत के आखिर में आ रहा है उलाइका लहुम उक़बद्दार ये उसकी खबर बन रही है। देखा मुब्तदा भाई कितना बड़ा है ये हजरत वाला कितने बड़े हैं तो ये इस तरह से होता है कभी ऐसा होता है कि इब्तिदा में इस सफ़े पे मुब्तदा आया और आखिर में जाके खबर आया समझे। अब ये सब हम मुब्तदा चल रहे हैं मुब्तदा चल रहे हैं इससे मैंने कहा इस आठ मुब्तदा को आप गिने वला यनकुदून अलमीथाक और नहीं तोड़ते हैं अब उस हाथ को अब ये अल्लज़ीन युफून बिअहदिल्लाह है ये इससे मुराद कौन सा है अहले अहदे अलस्तु बिरब्बिकुम में अहदे अलस्तु बिरब्बिकुम में नौवें पारे में जो है अलस्तु बिरब्बिकुम में सब ने वादा किया था अल्लाह ताला ने पूछा कि अलस्तु बिरब्बिकुम मैं तुम्हारा रब नहीं हूँ सब ने क्या था भला जी हाँ आप हमारे रब हैं सब ने कहा। अब जब आपने एक्सेप्ट कर लिया कि हम आपके उस्ताद हैं तो फिर आपको बात सुननी पड़ेगी नहीं सुनेंगे तो मार्क्स करेंगे। तो सब ने इकरार किया कि अल्लाह तो हमारा रब है हमने रब माना तो इस्तजाबू रब्बकुम ये हमारे लिए लाजिम हो गया कि अल्लाह के हुक्म को हम कबूल करें क्योंकि हमने रब माना। अब जब दुनिया में आए तो हमने इनकार कर दिया यानी कुफ्र और शिर्क में हम पड़ गए या अल्लाह की नाफरमानी में पड़ गए। ये तो यहाँ पर अल्लज़ीन युफून बिअहदिल्लाह से मुराद क्या हो गया وَلَسْتُ بِرَبِّكُمْ رُبُوبِيَتْ کا جو اللہ نے دعویٰ کیا اور پوچھا کہ بھئی آپ مان رہے ہو؟ انہوں نے کہا جی ہاں بھلا ہم مان رہے ہیں آپ کو. وہ تو اس کو کہتے ہیں اردو میں بھی عربی میں بھی عہدے الستو بربکم, عہدے الستو بربکم یعنی الستو بربکم کا عہد جو تھا جو تم نے لیا وہ مراد ہے. تو سب نے اس کے اندر جواب کیا وَلَا يَنْقُضُونَ الْمِيثَاقَ یعنی جو عہد و پیمان ہے جو ہم نے آپ سے وعدہ کیا ہے اس وعدے کو ہم نہیں توڑیں گے, یعنی آپس میں بندوں کے ساتھ بھی نہیں توڑیں گے, بندوں کے ساتھ جو آپ کے معاملات ہیں اس معاملات کو بھی ہم نہیں توڑیں گے, خراب نہیں کریں گے, دھوکہ نہیں دیں گے, جھوٹ نہیں بولیں گے, وعدہ خلافی نہیں کریں گے, لان تان نہیں کریں گے, غیبت نہیں کریں گے. سب آپ آپ جیسے آپ نے عہد کر لیا کہ ہم محنت کریں گے اور سورت ختم ہونے پہ محنت نہیں کی, سب برا پبند. تو یہ بھی آپ نے عہد توڑ دیا, یہ جو عہد آپ نے کیا وہ توڑ دیا. تو عہد بندوں کے ساتھ بھی اور اللہ کے ساتھ بھی دونوں اس کے اندر آ گئے. وَلَا يَنْقُضُونَ الْمِيثَاقَ اور عہد نہیں توڑیں گے, آپس میں بندوں کے کیے ہوئے بھی وعدے نہیں توڑیں گے, اور یوفون بعہد اللہ اور اللہ کے ساتھ جو عہد کیے ہیں اس کو بھی نہیں توڑیں گے. دونوں کا لحاظ رکھیں, نہ بندوں کے نہ اللہ کے, کوئی نہیں توڑیں گے. میثاق لفظ جو ہے یہ عام ہے, اللہ کے ساتھ جو عہد ہے اس کے لیے بھی استعمال ہوتا ہے اور جو بندوں کے ساتھ ہیں اس کے ساتھ بھی استعمال ہوتا ہے. اب یہ دیکھیں یہ دو لفظ کے اوپر آپ آرام سے دو ہفتے بیان کر سکتے ہیں. کیا اللہ کے عہد کون سے ہیں؟ آپ پوری فہرست گنائیں, ہر فہرست کے ساتھ آپ بتائیں گے. یہ تقریر تیار کرنے کا انداز بتا رہا ہوں کہ آپ اس کے اوپر بتائیں گے کہ یہ اللہ کا عہد ہے, اس کو توڑیں گے یہ گناہ, یہ عہد توڑیں گے یہ گناہ, نماز چھوڑیں گے یہ گناہ, عہد توڑیں گے یہ گناہ, اور پھر فضائل بھی بتائیں گے. عہد کو کریں گے, کام میں لائیں گے, آگے والی آیت کے ساتھ آپ جوڑیں گے اس کو, کریں گے یہ ثواب, کریں گے یہ ثواب, یہ کریں گے یہ ثواب. دیکھو کتنا زبردست ہوگا میثاق. اور یہ میثاق آپ کہیں گے کہ یہ عام ہے, بندوں کے ساتھ بھی عام ہے. اب بندوں کے ساتھ کے کیا معاملات ہیں؟ معاملات بندوں کے ساتھ تو زیادہ مشکل ہے. اللہ تو اپنے عہد کو معاف کر دے گا کہ چلو کوئی بات نہیں, 15 منٹ لیٹ آئے چلو اندر آ کے کھڑے ہو, معاف کر دیے. تو اللہ اپنے عہد کو تو معاف کر دے گا, بندوں کے عہد معاف نہیں ہوں گے, بندوں کے نہیں ہوں گے. کسی سے کوئی قرض ہے, کسی سے کوئی معاملہ ہے, کسی سے کوئی پریشانی ہے, اللہ کہیں گے پہلے پوری کرو. کرو کیوں مارا تھا ثانی جی نے, لاؤ ان کو ادھر, پورا کریں گے. تو اللہ کے ساتھ کے وعدے اور بندوں کے ساتھ کے وعدے دونوں, اس لیے بندوں کے ساتھ کے جو معاملات ہیں اس میں زیادہ ڈرنا چاہیے, اس میں زیادہ ڈرنا چاہیے. اگر کسی سے کچھ ہو گیا نا تو اس کو معاف کر کے چھوڑ دے کہ سانی جی میں ظالم نے بہت مارا, چلو معاف کر دو اس کو, کوئی بات نہیں تو معاف کر دو. تو یہ معاف کر دے, کیونکہ بندوں کے آپ جو ہے نا اللہ معاف نہیں کریں گے. ایک اللہ یوسف کر کے وہ جب انتقال کا وقت آیا نا تو وہ کہنے لگے یا اللہ میرے ساتھ دو معاملے تھے, ایک معاملہ تیرے ساتھ کا تھا, ایک معاملہ بندوں کے ساتھ کا تھا. اللہ تیرے معاملے میں نے کبھی کوتاہی نہیں کی اور تیرے بندوں کے معاملوں میں میں نے حد تک امکان پہنچانے کی کوشش کی, اگر کچھ کمی بیشی ہو گئی تو اللہ ایک معاملے کو دیکھ کر مجھے دوسرا معاملہ معاف کر دیا. یہ دعا ان کی مرنے کے وقت ان کو ایسی کام لگی, مرنے کے بعد کسی نے خواب میں دیکھا کہ حضرت کیا گزری, کہ بس اللہ تعالیٰ نے ایک معاملہ صحیح تھا دوسرے معاملے کو بھی صحیح کر دیا. سمجھ میں آیا؟ تو اس طرح سے اپنے معاملات کو اچھے اللہ. اب دیکھیے اس کے اوپر بھی آپ آرام سے کتنا کھینچ سکتے ہیں, والذین یصلون ما امر اللہ, اور وہ لوگ جو جوڑتے ہیں جس کا اللہ نے حکم دیا ہے, جو جوڑتے ہیں جس کا اللہ جل شانہ حکم دیا, یعنی صلہ رحمی کرتے ہیں, صلہ رحمی اپنے رشتہ داروں کے ساتھ صلہ رحمی کرتے ہیں, یہ ایمان کو عمل کے ساتھ جوڑتے ہیں, حقوق اللہ کو حقوق العباد کو حقوق اللہ کے ساتھ جوڑتے ہیں. سمجھ میں ان تمام چیزوں کو جوڑتے ہیں, اسلامی اخوت قائم کرتے ہیں, یہ صلہ رحمی یہ بہت اہم چیز ہے. اب سب سے بڑا مسئلہ کیا ہے پتہ ہے؟ ہمارے حضرات علماء بھی ہوں یا تبلیغی حضرات ہوں, یہ سب نمازوں پر اور معاملات پر ادھر ادھر سب بیان کریں گے, صلہ رحمی پہ بہت کم بیان ہوتے ہیں. آپ دیکھ لیں, حالانکہ صلہ رحمی سب سے اہم چیز ہے. اللہ جل شانہ یسیلون ما امر اللہ بھی ایوصل, کہ جو تعلقات توڑ رہے ہیں رشتہ داریوں میں اس کو جوڑو, اس کو جوڑو, اس کو قریب کرو. بھائی اپنے بھائی کے ساتھ بات نہیں کرو, اپنے چچو کے ساتھ بات نہیں کرو, اپنے خاندان کے جو قریبی ان کے ساتھ رشتہ ٹوٹا ہوا ہے, پھر کہتے ہیں یار واٹ یو ڈوئنگ لائک دس مین, از یور بردر, از یور سسٹر, وہ آپ کے رشتہ دار ہیں. تو کیا کہتے ہیں مولانا یو نو, یہ جواب ہوتا ہے نا ان کا, دیکھ لینا آپ سن لینا, مولانا یو نو واٹ ہی ڈیڈ, اف یو ڈیڈ وتھ یو نا یو نو نیور ایور سی آن دس سائڈ, آپ دیکھیں گے بھی نہیں, ایسا برا معاملہ اس نے میرے ساتھ کیا. اچھا تو اب کیا کریں, توڑ دیں. وہ ظالم اس کو یہ جواب دیں, یہ پوائنٹ کا بات میں آپ کو, اس کو یہ جواب دیں, اچھا معاملات کو باقی رکھنے کی وصیت جو اللہ نے کی, معاملات کو جوڑنے کی, جوائن کرنے کی جو اللہ نے نصیحت ہم کو جو کی ہے, وہ کس کے ساتھ کی, غیر کے ساتھ یا اپنوں کے ساتھ؟ دیٹ اینی تھنگ اینی ون از آؤٹ سائڈ دیٹ ون اور ان سائڈ ان ریلیٹو, کس کے ساتھ دی ہے؟ اب بھائی اس کے ساتھ میرا کوئی تعلق نہیں ہے, اس کے ساتھ میں معاملہ خراب کروں گا. آئی نو ون ٹو سی, ارے بھائی تیرا معاملہ کیا کہ یو نو ون ٹو سی, آپ کا کوئی معاملہ ہی نہیں ہے, کوئی لینا دینا نہیں ہے, تو پھر آپ معاملہ جوڑے یا توڑے کوئی فرق نہیں پڑتا, کیونکہ آپ کی کوئی ریلیشن نہیں ہے, کوئی تعلق نہیں ہے, کوئی بات چیت نہیں ہے, کچھ نہیں ہے. آئی ایم ناٹ ٹاکنگ دس ورکر, ارے بھائی کیا ہے تو نہیں بات کرنا, آئی ایم ناٹ ٹاکنگ دیٹ مولانا, بھائی مت کر, تیرا کوئی تعلق نہیں. ہاں اب یہ تیرا بھائی ہے, اب اس کا حکم ہے کہ یہاں تو جوڑ, تو نیچے ہو جا, سلام کر لے, بڑا مت بن, مالداری کا خمار دماغ میں مت لا, آئی ایم ویری ریچ جیسس پور, آئی ایم ناٹ ٹاکنگ, نہیں, یا تو بڑا عالم ہے اور جاہل ہے تو کہ تو بڑا مت بن, کوئی سمجھ رہے ہیں, اختلاف ہر جگہ ہوتے ہیں, اختلاف ہر جگہ ہوتے ہیں, کسی کو کافر مت کہو, کسی کو الٹا مت کہو, کسی کو بیکار نہیں کہو, ہر ایک کے ساتھ جھوٹ تعلق ہو, اسی کو اللہ تعالیٰ کہتے ہیں رسولنا ما امر اللہ بھی ایوصل, جس کو جوڑنے کا حکم دیا اس کو جوڑو, رشتے دار کو جوڑنے کا حکم دیا نا, غیر کو تھوڑا جوڑنے کا حکم دیا, میں اس کو جانتا ہی نہیں ہوں, اب میں اس کے ساتھ معاملہ توڑوں یا اس کو میں ہدیہ دوں کوئی فرق نہیں پڑتا, بھائی میرے ساتھ بات مت کرنا, بھائی میں تیرے کو جانتا ہی نہیں ہوں, آئی ہاں سیدھی بات ہے نا, تو پھر معاملہ اس سے رکھا جاتا ہے جو ایک گھر میں ہو, ایک چھت میں ہو, ایک چھت میں یعنی ایک رشتے داری میں, تو اس سے معاملہ کیا جاتا ہے, یہ بات کو یاد رکھیں. یہی بات کہیں گے کہ بھائی اللہ جل شانہ نے اس میں جو یسیلون ما امر اللہ بھی ایوصل, اور بھی دوسری جگہ قرآن کے اندر جو فرمایا, یہ کس کے ساتھ کے لیے کہا ہے؟ اپنوں کے ساتھ کے لیے, غیروں کے لیے تھوڑا کہا ہے. اب تو کہیں کہ میرے ساتھ اس نے اتنا برا کیا, اللہ کہتا ہے بس یہ جو بہت برا کیا نا اسی کو ختم کر, تیرے میں سمجھ ہے نا, تو ختم کر, تو نہیں سمجھ, ختم کر. اس نے فون نہیں کیا, ہی نیو فون وایا مس فون, یہ رشتے دار ہاں دوستیوں میں چل جائے کہ اس نے فون نہیں کیا, نہیں کرتا جانا ٹھیک ہے, لیکن رشتے دار کے ساتھ کیا, نہیں کیا مانگو ہے, نہیں ناراض ہو گئے, بھائی جا کر ہتھیار لے کے جاؤں, تحبو, ہدیہ دیں گے تو محبت بڑھے گی, ہدیہ دو تو خوش ہو جائیں گے. تو اس چیز کا اللہ نے حکم دیا, تو یہ چیزیں ہمیں کرنی ہیں, جس سے تعلق نہیں ہے اس سے تعلق توڑنا اور جوڑنا کوئی مطلب نہیں. اور پھر تو وصل کس کو کہتے ہیں, یوصل میں جو وصل ہے کس کو کہتے ہیں, اپنی طاقت کے مطابق ان پر احسان کرنا, اپنی طاقت کے مطابق ان پر احسان کرنا. ہماری طاقت اتنی ہے کہ ہم ایک چھوٹا سا باؤل کچھ کھانا لے کے جا سکتے ہیں تو وہ دیں, ہماری طاقت یہ ہے کہ ہم ایک گاڑی ایک کار اس کو آرام سے گفٹ دے سکتے ہیں تو ایک چابی اس کو لے جا کر کے لے بھائی, بس ڈونٹ بی اینگری, بس پلیز ہیپی, چلو خوش. آپ کی حیثیت اتنی ہے کہ ایک گلاس پانی لے جا کے دے سکتے ہیں, آپ اتنا. یہ وصل کا یہ جو ہے نا اس میں لکھا ہوا ہے کہ مطلب یہ ہے کہ اپنی طاقت کے مطابق احسان کرنا, جو آپ کی طاقت ہو, what you can offer, you can offer one glass, آپ ایک گلاس آفر کریں, you can offer one car, تو آپ ایک گاڑی کار کی گاڑی ایک آفر کریں, یعنی جتنی آپ کی احسانات ہیں وہ. تو اس کو کہتے ہیں وصل. یخشون ربهم, اور وہ ڈرتے ہیں یعنی تمام وعیدوں سے ڈرتے ہیں کہ اللہ تعالیٰ نے جو وعید کی, وعید یعنی عذاب کی دھمکی دی ہے کہ اگر تم نے تعلقات توڑے تو تم کو یہ سزا ملے, تو اس سے ڈرتے رہتے ہیں کہ او اللہ کی انہوں نے پنش کیا, تو اس سے ڈرتے رہتے ہیں. فیخافون نسوء الحساب, اور خاص طور پر سوء الحساب, اور اپنے برے حساب سے ڈرتے ہیں, اور بڑے حساب سے ڈرتے ہیں وہ. یخافون ڈرتے ہیں برے حساب سے, برے حساب سے ڈرنے کا کیا مطلب, ہمیشہ محاسبہ کرتے ہیں. محاسبہ معنی اپنے دل کا حساب لیتے ہیں, رات کو سوتے ہیں تو سوچتے ہیں کہ یار میں نے کسی سے برا تو نہیں کیا ہے, میں نے کسی سے تعلق تو نہیں توڑا ہے, کسی کو میں نے ناراض تو نہیں کیا ہے, یہ فکر کرتے ہیں. یخافون سوء الحساب, اور وہ محاسبہ کرتے ہیں اپنا, یعنی ڈرتے ہیں برے حساب سے. یعنی برے حساب سے کون ڈرے گا, جو محاسبہ کرے, جو اپنے دل کی فکر کرے گا کہ یار میرے سے کوئی تعلق ٹوٹا تو نہیں. اب آپ بھی سوچ لیں کہ میں نے کسی سے کوئی تعلق خراب کیا ہے, اپنے رشتہ داروں کو کوئی ستایا, یا میرے ماں باپ یا میرے بھائی یا کوئی بھی کسی نے کوئی تعلقات خراب کیے ہیں. ہاں کیے ہیں تو ان کو سمجھائیں, فون کریں, بھائی آیت کی تفسیر کر دیں پانچ منٹ کی, ٹھیک ہے, ہاں تعلقات بڑھ جائیں گے, محبت بڑھ جائے گی. ہو سکتا ہے کہ ان کے پاس کوئی اچھا کانٹیکٹ ہو, اچھی لڑکی ہو تو آپ کو نکالنا مل جائے, کیسے بولے لڑکی کہاں ہے, کم وقتوں کی ہزار اتر جاتی ہے. دیکھیں اور دوسری چیز آ رہی ہے, میں گن, آپ گن رہے ہیں نا اس کو کتنے ہو رہے ہیں, والذین صبروا ابتغاء وجه ربهم, اور جنہوں نے صبر کیا اپنے رب کی رضا مندی حاصل کرنے کے لیے. اب آپ جائیں گے جو ناراض ہیں اس کے پاس جائیں گے, ماموں کے پاس جائیں گے, چچا کے پاس جائیں گے, بھائی کے پاس جائیں گے, پلیز معاف, تو کیا کرا, بھاگ جا سکتے, گیٹ آؤٹ, ڈونٹ کم ان مائی جنازہ ایون, یہاں تک کہ آپ کو لفظ کہے گا, کہے گا غصے ہوگا تو کہے گا, لیکن آپ کیوں گئے, صبروا صبر ابتغاء وجه ربی, ہائے بس اپنے رب کی رضا مندی حاصل کرنی. ایک آپ کو فارمولا بتاؤں, بہت آسان ہے, آپ کا رشتہ دار ہو یا آپ کا بھائی ہو یا آپ کا دوست ہو یا کوئی غریب فقیر جو بھی کوئی ہو, اگر آپ اس کو کوئی چیز دیں, کوئی چیز دیں, آپ ہدیہ دیں اس کو, ہمیشہ یہ نیت کرو میں اللہ کے لیے دے رہا ہوں, ڈونٹ تھنک کہ اس نے مجھ پہ احسان کیا, او از مائی بردر, او از مائی سسٹر, او از مائی انکل, او اینی ون, ڈونٹ تھنک دیٹ, میں اللہ کی رضا کے لیے دے رہا ہوں. اب آپ نے اللہ کی رضا کے لیے اس کو دیا, ٹھیک ہے, پانچ دن نہیں ہوئے اس نے آپ کے ساتھ غلط کام کیا, آپ کو دھوکا دیا, جھوٹ بولا, یا آپ کی اس نے بری بات بولا, امیج نکالا, او یو نیڈ سم تھنگ, ہی کین ہیلپ, بٹ اس نے ہیلپ نہیں کی, اب آپ کے دل میں فوراً آئے گا کہ یار جسٹ ناؤ آئی گیو ہدیہ اینڈ از ڈوئنگ لائک دس, ہاؤ مچ احسان آئی ڈیڈ, میں نے کتنے احسان اس پہ کیے, لیکن ون ورک آئی گوٹ بٹ ہی نیور ہیلپ. اب یہ کیوں آئے گا, کیونکہ آپ نے اللہ کے لیے ہدیہ نہیں دیا. اگر آپ نے اللہ کے لیے ہدیہ دیا ہوتا نا, اف ڈو اینی تھنگ رانگ کہیں گے اوکے, پھر آپ کو کوئی کہے گا بھی نہیں, ہے یو ڈیڈ سو مچ تھنگ اینڈ اسٹل از ڈوئنگ لائک دس, آپ کیا کہیں گے, میں نے اللہ کے لیے کیا, اس کو لیے نہیں کیا. اب وہ دکھ جو ہے نا, جو دکھ درد تکلیف وہ آپ کو کبھی نہیں ہو, کیوں, یہ کام کس کے لیے ہوا ہے, خلاص. تو ہمیشہ کوئی بھی احسان کسی پہ کرو اللہ کے لیے کرو, آپ نے اگر اس کو دوستی کے لیے کیا, رشتہ داری کے لیے کیا, یا کسی غرض سے کیا, آپ کو ضرور تکلیف ہوگی, کہ آئی ڈیڈ سو مچ اینڈ از ڈوئنگ لائک دس, سمجھ رہے ہیں, اس لیے جو بھی کام کرو نا خلاص, ابتغاء وجه اللہ, خلاص. یہ اتنی زبردست پوائنٹ ہے, میں آپ کو صحیح کہتا ہوں, آپ اس کو سنا کے دیکھو, آپ کو پتہ ہے کہ یہ میرے ساتھ ہے نا بدتمیزی کرے گا, آپ کو پتہ ہے, آپ اس کو ہدیہ دو, اور یقیناً وہ بدتمیزی وہ کرے گا ایک ہفتے کے بعد. اب آپ دیکھو کہ میرے دل میں جو ہدیہ دیا تھا اس کی قدر قیمت آ رہی ہے, اگر آ رہی ہے تو آپ نے ابھی بھی اللہ کی خاطر نہیں کیا, سمجھے, اور اگر فوراً آیا نہیں تو اوکے, میں نے اللہ کی خاطر کیا ہے, خلاص. کہیں آپ کمپنی میں کام کر رہے ہیں, کوئی مدرسے میں کام کر رہے ہیں, کوئی مسجد میں کام کر رہے ہیں, اینی ڈوئنگ سو ہارڈ ورک, اور اس طرح متولی, محتمیم اور کمپنی, اینی ون آپ کو شاؤٹ کر رہا ہے, आपके साथ बेइंसाफी कर रहे हैं, तो आपको फील नहीं होगा क्यों आपने किसके लिए किया। अल्लाह, मैंने अल्लाह के लिए किया, इंडिया की भी जो के नो प्रॉब्लम, वो मुझे अगर आगे नहीं बढ़ाते नहीं प्रॉब्लम, हमने अल्लाह के लिए किया। ये तो ये चीज ऐसी जबरदस्त फार्मूला है, वही अल्लाह ताला कह रहा है कि वो लदीन सबरु, देखो ये सबरु आया, सबर कौन करेगा, मुसीबत आएगी तो करेगा ना, अभी कितनी बड़ी मुसीबत है कि उसके साथ एहसान कर रहे हैं वो शाउट कर रहा है, तो आप सबर करेंगे। अभी क्यों किया, जबरदस्त चीज है इब्तिगा वजह रब्बिहिम, ये हो गया। तो ये तमाम चीज़ों के ऊपर अगर उसने इस तरह से सबर और इस्तिक़लाल महज अल्लाह जल्ले शानहू किया तो उसके लिए बेहतरीन चीज़ है। वो क्या है, वो भी आ रही है, ये सब मुब्तदा चल रहा है। और दूसरा वाकामुस्सलाह, वो ज़ालिमो नमाजों को कायम करें, नमाजों को कायम करें, बोर्डिंगों में नमाज ना पढ़े। इस सैटरडे आई एम लुकिंग वन बॉय, आई नीड समथिंग इन अंजुमन, आई एम लुकिंग वन बॉय इज नॉट देयर। मैंने कहा कहाँ गया, तो क्या है, मैंने उसको नमाज में देखा, नमाज में भी नहीं मिला। ही से आई केम इन नमाज एनी वे, तो आया होगा, अच्छा बच्चा है मेरा। तो मैंने किसी को कहा, यू लाफिंग एवरी वन इज स्लीपिंग। तो मैंने किसी को कहा, मैंने कहा यार बच्चे आते नहीं, तो क्या बोला ना, नमाज टाइम इफ यू गो इन बोर्डिंग यू थिंक नमाज फिनिश और नमाज टाइम नेवर कम, नमाज इज फिनिश और नमाज टाइम इज नेवर कम। मैंने कहा व्हाट मीनिंग्स, के ऑल रूम एवरी किचन ऑल इज बिजी। थप्पड़ मारो अपने गाल पे, कि यहाँ अजान हो रही है और हम नमाज पढ़ने के लिए नहीं आते। अल्लाह हर जगह लाता है, उफाना क्या नमाज पढ़ता है वीकेंड में, नमाज माफ, नमाज माफ ज़ालिमो नमाज पढ़ा करो मस्जिद में, आदत मत बनाओ, बुरी चीज है। मुझे बहुत खुशी हुई कि मेरा बच्चा बहुत अच्छा है। मैं भी मौली अब्दुल्ला ने चाबी लगाई होगी इसलिए। चलो अच्छा है, ऐसे को आका बनाए तो अच्छी बात है। मेरे वो कोई वो क्या, मुझे तो सब बहुत भूल गए हैं, कोई बड़ी बात नहीं, ये भी भूल जाए। मैं अपना काम अल्लाह की खातिर करता हूँ, ये मेरी ये है, हमेशा मैं सोचता हूँ। इससे मेरे साथ बहुत बेवफाई करके जाते हैं लोग, इंतहा बेवफाई करके जाते हैं, मैं कभी इंतकाम नहीं लेता। इवन ऑफिस में मेरी शिकायत की तलवान, एंड हु इज तालिबे इज सिट इन फ्रंट ऑफ मी, और मुझे ऑफिस वाले नाम नहीं बताते हैं, लेकिन कराइन से पता चल जाता है, क्योंकि मैं इब्तिगा व जिल्ला कर रहा हूँ, मुझे पता है कि इसने मेरी शिकायत की है, और यकीन मैं कसम खाऊँ तो हानिश ना हो, लेकिन मैं आकर ये भी नहीं पूछता कि तूने ऐसा किया, और उसको सबक याद ना हो तो उसको डबल जलब, ये भी नहीं करूँगा। मर्जी उसकी, तूने कर दी मेरी शिकायत, ठीक है, अगर मैं गलत हूँ तो सही करूँगा, और गलत है तो अल्लाह क्या देख लेंगे। बदला नहीं कोई बात नहीं, मेरा आपके साथ ताल्लुक क्या था वो बताओ। आप लोग घूमते थे वो मैं मना करता था कि डोंट लुक एंड लर्न, ये मुझे ये चीज थी और आपकी इसलाह की लेना है। मेरा कोई लेना देना नहीं, आपके साथ क्या लेना देना, ना मैंने अव्वल में पढ़ा, ना सानी में पढ़ा, ना आपने मुझे कोई तकलीफ पहुंची, ना मैं आप लोगों को जानता हूँ कि आप लोग कौन है, कोई ताल्लुक ही नहीं। तो फिर मैं आपके साथ ताल्लुक जोड़ू या तोड़ू क्या फर्क पड़ता है? मैंने आपकी इत्तेदाद को बनाने के लिए काम किया, इत्तेवारी वाली मैं मुझे क्या मिलेगा? देखो अगर मुझे दुश्मनी निकालनी, मान लो कि मुझे दुश्मनी निकालनी दूसरा, आपको फेल किया, फिर भी आप कहाँ बैठे हैं? कहाँ बैठे हैं? सालिस में बैठे हैं, सानी में? तुम लोग कहाँ बैठे अभी फिलहाल? वेरी सचिंग सालिस। आपकी जगह कहाँ थी? सानी। फिर भी आप सालिस में बैठे हैं, तो ये किसकी करामत है? बेटा वल्लाह आई एम टेलिंग यू, इफ आई वांट ने आपको अगर सानी में बिठाना हो, जितने फेल हुए थे ये सबको मैं सानी में बिठा सकता हूँ, वल्लाह मेरे पास वो है कि मैं बिठा सकता हूँ। लेकिन जैसे मौलाना ने कहा ना कि भाई भाई अभी मैं फौरन रुक गया, मैंने कहा नहीं छोड़ दो, नहीं नहीं साल नहीं ख़राब करना, वरना इस सबके साल ख़राब हो। और मेरे पास ऐसी चाबी भरने के लिए अल्फाज थे मौलाना को, मैं ऐसे दो तीन बातें कहता ना, स्ट्रेट टू पीपल सेटिंग इंसान, तो मुझे क्या दुश्मनी नहीं करनी थी। और दूसरा एहसान ये कर दिया मौलाना ने, मकीम साहब ने, कि बच्चों को कह दिया कि हाँ भाई मौलवी उस्मान के पास बैठना। अब नाउ आई डोंट नो पीपल सेटिंग और नॉट सेटिंग बाय हिम, आप पढ़ाते हो या नहीं पढ़ाते, मौलाना ने उनको जिम्मेदारी दी। Anyone is failing, sir, Molana must look after, and after Bakri is must take him to him. तो भी मैं खामोश हो गया, मैं कुछ नहीं बोला। मैं क्या ओके फिनिश, मामला खत्म। अगर यूँ कहते ना कि यू मस्ट लुक आफ्टर एंड यू टेक हिम टू हिम, तो मैं आपकी खबर लेता। फिर भी मैंने कुछ नहीं बोला, मैं खामोश हो गया। मैंने कहा जाने दो यार, क्योंकि मेरे पास आएंगे ना तो फिर फंसेंगे। I know you people don't know, sir. ये बिल्कुल साफ बात है कि you don't know. बिकॉज वो स्टूपट बहुत अच्छा कि आया नहीं, वो स्टूपट खड़ा हुआ और कहता है कि नहीं से मुराद कौन सी गर्दन है, माजी और मुराद। सो स्टूपट क्वेश्चन, आई एम थिंकिंग, आई एम क्राइंग, किस विच काइंड दिस बॉय, नहीं से मुराद कौन सी है, माजी लिखें या मुजारे लिखें? तो तू बोल, अगर तू यूं चैलेंज देता हो तो भी मैं करके दिखलाऊं। तो हमेशा काम करो, आपको कोई चीज का दुख नहीं हो, ना आपके एहसानात का टूटने का, ना आपकी वफाओं का टूटने का, ना मोहब्बतों के टूटने का, आपको दुख नहीं होगा। आए तो वेलकम, जाए तो वेलकम, समझे? जिंदगी का उसूल बना लो, आए तो वेलकम, जाए तो वेलकम। अच्छा वह हम उस, अब देखें दूसरी चीज क्या कह रहे हैं, वातु ज़का वातु सौम, वो बोल बयान नहीं किया, बल्कि क्या किया है, ओ बखिलो सुनो, वअनफकु मिम्मा रज़क़नाहुम, वअनफकु मिम्मा रज़क़नाहुम। ये ऐसी जबरदस्त चीज है ना, अल्लाह जल्ले शानहु ने और आप सल्लल्लाहु अलैहि वसल्लम ने इसके ऊपर इतना उभारा है कि खर्च करो, गरीबों को दो, खर्च करो, यानी अपने ऊपर नहीं, सिर्फ अपने ऊपर नहीं। फोन एक आपको मिल सकता था 2000 का, आप ला रहे 20,000, ये फजूल खर्ची हुई 18,000, 18,000 यू जस्ट यूज बेकार में आपने इस्तेमाल, तो वो ना वट मस्ट डू, वो 18,000 आप किसी गरीब को दो, अपने घर वालों में हैं वो तो उनको दो, जो करीबी रिश्तेदार हैं उनको दो, ये है अनफकु मिम्मा रज़क़नाहुम, उन पे खर्च करो, ये उन लोगों को दो जो हमने दिया है, जो कुछ हमने दिया है तो उसमें से छुपा कर या ऐलानिया उसको खर्च करो। देखो यहाँ पर एक चीज़ क्या की है, सिर्रन व अलानिया, सिर्रन व अलानिया, ये नफ़ो लशो मुरतब भी हो सकता है। आपने नहीं सुना लव को नश्यो मृत्यु नहीं सुना लव का ला इलाहा इल्लल्लाह आपकी वो तजवीद में भी आ गया है अब ये सब छोटी छोटी चीजें भी समझाते हैं परान बेटा इस तो लास्ट ईयर आल्सो परान ये किसको कहते हैं जैसे आगे दो बातें बयान की वन सेंटेंस टू सेंटेंस और दोनों का जवाब बाद में आ रहा है उसी तरतीब से तो उसको कहते हैं समझ में आया जैसे एक शेर है के खूब लड़की के लिए यानी लड़की हासिल करने के लिए खूबसूरत चंद रोज खूबसूरत मुस्तकिल खूबसूरत चंद रोज खूबसूरत मुस्तकिल ये दो जुमले हो गए देखो ये लिखेंगे अब ये दो जुमले हो गए खूबसूरत चंद रोज खूबसूरत मुस्तकिल दो जुमले हो गए अब इसका हुक्म उसी तरतीब से आ रहा है इससे रहे खुश नजर इससे रहे खुश दिल ठीक है तो पहले जुमले का जवाब यहाँ पर पहला यहाँ दूसरा जुमला है उसका जवाब दूसरा समझ रहे हैं तो इस तरह से जो चीज आती है ना उसको कहते हैं लफ्वो नशो मुरत्तब तो ये आपकी तरतीब इसमें भी ये तजवीद में भी आ गए इससे पहले मैंने किसी को कहा था तो क्या हाँ उस्ताद ये तजवीद में आ गया आएगा चलो आएगा वैसे भी आएगा और जो है वो गुजर गया आएगा कब आएगा पता नहीं है गुजर गया कब गुजरा पता नहीं है दरमियान में खड़े हैं मुगफ्फल के इसकी मिसालें तरतीब से हैं ऊपर का कवायदा मिसालें तरतीब से है ना उसमें ये अल्फाज नहीं है लफ्ज होगा देखना वो हाशिए वाशिए में लिखा होगा कहीं चलें ठीक है तो अब मैं क्या कह रहा हूँ अकामुस्सला वानफकू बिमा रज़क़नाहुम ये दोनों का ताल्लुक सिरन वालानिया के साथ है सिरन का क्या मतलब कि अगर आप कोई नफली सदका दे रहे हैं नफली सदका तो आप छुप कर दें किसी को पता ना चले अब यहाँ निकल रहे जस्ट टेक दिस वन एंड गिव हिम अब ये बता रहे हैं जोर से बोल कर के मैं नफली सदका दे रहा हूँ बुरी चीज ठीक है इसी तरह से नफली नमाज सबको देख देख के ना पढ़े बल्कि उसको छुप कर पढ़ो नफली नमाज और अलानिया का क्या मतलब जो फर्ज हैं उसको अलानिया दे जैसे जकात है जैसे फर्ज नमाज है तो उसमें दो चीज़ें एक तो ये कि आप मुत्तहम नहीं होंगे मुत्तहम यानी कोई आपके ऊपर इल्ज़ाम नहीं लगा कि इसने नमाज नहीं पढ़ी सही है इसे मस्जिद में आके पढ़े ताकि उस्ताद आप पर इल्ज़ाम ना लगाएं कि आपने नहीं पढ़ी तो ये ऐलानिया पढ़े फर्ज नमाज ऐलानिया पढ़े ज़कात भी आप ऐलानिया दे को रजनी ये दो चीज़ें एक तो ये कि आप इत्तेहाम से बचेंगे दूसरा ये कि जो ना करने वाला है उसको इसका सबक मिले कि यार वो ज़कात अब उसको भी शौक होगा कि मैं भी ज़कात दूँ तो ये शौक दिलाने के लिए जज्बा दिलाने के लिए ऐलानिया है कौन सा फर्ज नफल सिरन दोनों चीज़ों में अकीमुस्सला में व अनफकू मिम्मा रज़क़नाहुम दोनों के अंदर ये चीज़ें इस तरह से आ जाएगी वयदरऊना बिल हसना की सही अब देखें यदरऊना का लफ्ज़ की तर्जमा और यहाँ पर किस तरह से ले लेते हैं वो देखें आप कितना ज़बरदस्त है मुफ़रदात क़ुरान यदरऊना बिल हसना की सही और दूर करते हैं नेकी से बुराई को दरा किसको कहते हैं दरा दरा कहते हैं ये जो नेज़ा होता है ना वो क्या नेज़ा किसको बोलते हैं फेंकते हैं नेज़ा स्पीयर ये जो नेज़ा हो ना ये आगे से अगर टेढ़ा हो जाए वो कहीं फेंका लगा तो ये टेढ़ा हो या रखा किसी ने उसको टेढ़ा कर दिया तो ये जो टेढ़ा तरफ माइल हो जाएगा ना तो ये टेढ़े को तो कोई इस्तेमाल नहीं कर रहा टेढ़ा मैंने क्रूकट ये क्रूकट होगा तो क्रूकट कोई फेंकेगा नहीं क्योंकि कोई फायदा नहीं कोई लगने वाला नहीं तो अगर क्रूकट होगा तो पहली फुर्सत में उसको सही करेगा सही करेगा उसको रखकर सही करेगा तो उस नेजे को जो टेढ़ापन हो गया है उसको सही करता है उसको कहते हैं दरा समझे اب یہ در آپ کو یہاں پر لے کر آئے کہ اپنی برائیوں کو وہ دور کرتا ہے نیکیوں کے ذریعے سے, دور کرتے ہیں نیکی سے برائی کو, یعنی برائی کو دور کرتے ہیں نیکی کے ذریعے سے, ایک ہی چیز ہوتی ہے. تو نیکی کر لیتے ہیں تو برائی دور گئی, گناہ ہو گیا فوراً دو رکعت پڑھ لی کام بند, آپ نے صلاۃ التوبہ پڑھ لی دو رکعت, نہ گناہ ہو گیا دو رکعت صلاۃ التوبہ پڑھ لی. اس کا سب سے آسان جو انداز ہیں یعنی جو کام ہے سب سے بہترین چیز, ایوری ڈے آفٹر عشاء نماز ویتر کے بعد آپ روزانہ دو رکعت نفل صلاۃ التوبہ کے نام سے پڑھو. اس میں آپ نیت کر لو صلاۃ التوبہ, صلاۃ النفل, عشاء کی نفل, صلاۃ الحاجہ, سب کی نیت کر لو اینڈ ریڈ ایوری ڈے ٹو رکعت. یہ ہم بچپن سے ہمارا معمول بچپن سے اسمال فرام دیٹ ٹائم. ون ٹائم آئی ہرڈ فرام ون عام آدمی, ایک عام آدمی, مجھے ابھی وہ منظر یاد ہے, ہم مسجد میں بیٹھے تھے, ون پرسن سے کہ یار میں تو روزانہ پڑھ لیتا ہوں, آئی ڈونٹ نو ناؤ, آئی ڈونٹ نو ہی از ریڈنگ فرض نماز اور ناٹ, وہ بھی مجھے اب پتہ نہیں اس کی کیا حالت ہے, بیکاز آئی ایم دین آئی سی اس کی حالت بہت خراب ہو گئی. لیکن اس کے کہنے پر میں نے اس دن سے, یعنی اس نے مجھے کہا نہیں, جس مذاکرہ ہم مسجد میں بیٹھ کے مذاکرہ کر رہے ہیں, اور میں بہت چھوٹا تھا, میرے خیال سے بالغ بھی نہیں ہوں گا اس وقت, اس نے کہا میں نے یار کیا زبردست پوائنٹ ہے, اچھی بات ہر جگہ سے لینی چاہیے, آپ صرف موری ابا سے لیں اور طلحہ سے نہ لیں تو اچھی بات ہے, اپنے آقا سے لیں اور پھر طلحہ کو چھوڑ دے تو بھی اچھی بات. تو اس وقت سے صلاۃ, یہ کوئی فضیلت بیان نہیں کرتا ہوں, اللہ معاف کریں, عبرت کے لیے کہہ رہا ہوں. تو دو رکعت صلاۃ التوبہ روزانہ پڑھ, سنت بھی پڑھو ظاہر ہو اور اس کے ساتھ یہ بھی پڑھو, صلاۃ التوبہ, صلاۃ الحاجہ, صلاۃ النفل العشاء, یہ سب کا ایک ساتھ آپ نام لے کر دو رکعت پڑھو. جو پورے دن میں اگر کوئی غلط کام ہو گیا نا, زنا, صغیرہ, کبیرہ, اب کبیرہ بھی معاف ہوں گے, کیوں, آپ نے صلاۃ التوبہ پڑھی ہے اور دعا کی ہے, اور کبیرہ گناہ توبہ سے ہی معاف ہوتے ہیں. صغیرہ تو آپ نے کوئی صدقہ کر دیا, کوئی اچھا کام کیا تو اس سے بھی یدرعون بالحسنۃ سیئہ ہو جاتا ہے, لیکن جو بڑا گناہ ہے وہ آپ کو توبہ کرنی پڑے گی. آپ جب دو رکعت صلاۃ التوبہ پڑھی, آپ دعا کے لیے ہاتھ اٹھائے تو یقیناً آپ کے ذہن میں آئے گا کہ آج میں نے کچھ گناہ کیا, آپ فوراً معافی مانگ لیں, دیکھو کتنا کلیئر ہو گیا آپ کا دل, آپ کا معاملہ بالکل صاف ہو گیا اللہ کے ساتھ. تو یہ ہے یدرعون بالحسنۃ سیئہ, یہ کون لوگ کرتے ہیں, اچھے لوگ کرتے ہیں. اب ان سب مبتدا کی خبر کیا ہے, وہ خبر کیا ہے آگے, اولئک لہم عقبی الدار, اس کے لیے بہترین ٹھکانہ ہے, بہترین درجہ ہے, انہی کے لیے آخرت کا گھر ہے, اور آخرت کا گھر کیا ہے, جنت, سب سے بہتر. اب یہاں پر آٹھ چیزوں کو بیان کر دیا ہے, وہ آٹھ چیزیں آپ لے کر آئے, دیکھو آٹھ چیزوں کو بیان کیا ہے اور جنت کے دروازے بھی آٹھ ہیں, جنت کے دروازے درجے بھی آٹھ ہیں, نام جو ہے نا جنت کے وہ بھی آٹھ ہیں, تو آپ اس کے ذریعے سے آپ اس کو حاصل کر سکتے ہیں, جنت کے, جنت النعیم, جنت ال, وہ جو سب نام ہیں بتا دیں گے اس کو, ٹھیک ہے. تو یہ آٹھ اعمال کے آٹھ دروازے ہیں, آٹھ درجات ہیں, اب کل آپ مجھے گنائیں گے کہ آٹھ کون سے کون سے, ٹھیک ہے. میں نے سوچا تھا ابھی پوچھوں گا, لیکن اب آپ کی بریانی جائے گی.